ஆன சூனியோமன் மந்தைனா யோட்டை திமி பூணச்சோ யோமன்லே அரு ஜந்தைனா ரேடியோ காந்திபூர் ரேடியோ ராஷ்ட்ரகோ ரேடியோ காந்திபூர் ரேடியோ ராஷ்ட்ரகோ ரேடியோ காந்திபூர் ரேடியோ ராஷ்ட்ரகோ காந்திபூர் எஃப்எம் பிரசன்ட்ஸ் தி புரோகிராம் ফুল অফ লাভ ஹஜூர் காந்திபூர் எஃப்எம் பிரஸ்தூத் கர்தச माया नै मायाले भरिएको कार्यक्रम Love is what makes you smile when you are tired. माया त्यो हो जसले तपाईँको मुहारमा मुस्कान लिएर आउँछ तब पनि जब तपाईँ असाध्यै थकित अवस्थामा हुनुहुन्छ. एकदम थकाइ लागेर गलेर बसेको अवस्था, तर त्यस्तो कुनै मिठो मायाको पल याद आउँछ, अथवा मायालुको मुहार हाँसेको देखिन्छ, अथवा उसले पकाएको मिठो मिठो खाना पाइन्छ, तब खुशी कसलाई नलाग्ला र भन्न कसलाई मन नलाग्ला, वाउ यो माया भन्ने चीज यस्तै हो. र म भन्नेछु मायाकै कुरा. आफ्नो मायालु कता हुनुहुन्छ यतिखेर चाहिँ मन मस्तिष्कमा राख्नुहोस्, बसेको ठाउँ शान्त पार्नुहोस्, रेडियोको भोल्युम पुरै बनाएर पुरै कार्यक्रम सुन्नुहोला. सुरु गरौं मायाको नाममा, तिम्रो नाममा यो माया भन्ने चीज यस्तै हो. धीरा धीरा नैनों को धीरा धीरा दिया को गर्नुभयो मेरो नेपाल टेलिकमको फोनमा तर लखनको बुबा तपाईँको यो नम्बर कुन टेलिकम कम्पनीको हो नि फुलमती किन चाहियो र तिमीलाई अस्ति भर्खर पल्लो घरको उर्मिलाको श्रीमानले कतारबाट कहिले काहीँ भेट हुन्छ यहाँ के हुनु नि त्यहाँको क्युटेलबाट नेपाल टेलिकममा फोन गर्दा उपहार जितेछ त्यही भएर तपाईँलाई पनि मेरी बुढिया बहुत कुरा गर्ने भएछ हजुर पनि हो बुढिया त्यसैले मैले पनि सधैँ क्युटेलबाटै फोन गर्ने गर्छु बरु छोरा छोरीलाई पनि नेपाल टेलिकमकै सिम कार्ड लिदिनु अनि म उनीहरूलाई पनि फोन गरौँला अब कतारको क्युटेलबाट नेपालको नेपाल टेलिकमको कुनै पनि नम्बरमा कल गर्दा कतारी रियाल 50,000 उपहार जित्न सक्ने सन्देश कतारमा रहेका आफन्तलाई दिनुहोस् र मौकाको फाइदा उठाउनुहोस् ह्याप्पी कलिङ क्युटेल हाला सिम्पली द बेस्ट सपोर्टेड बाई नेपाल टेलिकम जीवनमा सफलता प्राप्त गर्नेहरू र अरूलाई सफल हुन अभिप्रेरित गर्नेहरू आफ्ना विचार र अनुभवका साथमा अब अचिभर्स क्लबमा अचिभर्स क्लब मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा हरेक शनिबार बिहान 9:15 to 10 अवश्य सुन्नुहोला Slamming and jamming, slamming and jamming, continuous jams. Choice. For more choice, stay tuned to Kantipur FM. Kantipur FM presents the program Full of Love. Hajur, Kantipur FM prastut gardacha. Maya nai maya le bhariyeko karyakram. यो माया भन्ने चिज यस्तै हो मायाको धेरै कुरा म गरिहाल्छु आज म के भन्छु भन्दाखेरि मायाको एउटा मिठो कथा भन्छु त्यो अवश्य पनि सुन्नुहोला त्यसपछि तपाईँ दुईजना एकअर्काको लागि बनेको हो कि होइन त्यो थाहा पाउने के आइडियाज दिन्छु यदि गर्लफ्रेन्ड रिसाउनु भएको छ अथवा श्रीमती रिसाउनु भएको छ अथवा केटी मान्छेको हकमा आफ्नो बोयफ्रेन्ड अथवा आफ्नो हस्बेन्ड रिसाउनु भएको छ भने कसरी खुसी बनाउने ती आइडियाज पनि म दिइहाल्छु र सानो कुरा भन्छु ल कस्तो कि कुरा दिदी भाइको मायाको कुरा 6 वर्षकी सानी फुच्ची अनि त्यसपछि छेउमा चाहिँ 4 वर्षको उनको भाइ रहेछ सानो दिदीले भाइलाई कति धेरै माया गर्ने 6 वर्षकी दिदीले 4 वर्षको आफ्नो भाइको गालामा गएर यस्तो माया गरिछन् र त्यसपछि उनी खै कता बाहिर निस्किछन् अनि आमाले यस्तो हेरिरहेकी थिइन् यता भाइले चाहिँ दिदीले गइसकेपछि के गरेछ दिदीले जुन गालामा जहाँ माया गरेकी थिइन् त्यसले त यस्तो हातले यस्तो गालामा त रगडेको जस्तो गरेर भाइले गरेछ अनि आमा आइन् र सोधिन् अरे दिदीले यस्तो माया गरेको तिमीले किन यस्तो हातले घोटेको किन मायाको त्यो दिदीले माया गरेको यस्तो पठाएको जस्तो लाग्यो नि मलाई त भनेर आमाले भन्दाखेरि सानो फुच्ची भाइले के भनेछ अरे भने होइन मैले यस्तो रब गरेको त दिदीको माया पठाएको होइन बरु यति रब गर्दाखेरि दिदीको माया छिट्टो छिट्टो मेरो मुटुमा जाओस् छिट्टो छिट्टो मेरो मनमा जाओस् भनेर मैले रब गरेको भनेर भाइले भनेछ And that is so sweet. आफ्नो दिदी बहिनी अथवा दाजुभाइ यसो सम्झनुहोस् त कस्तो निश्चल कस्तो कञ्चन हुन्छ त्यो दिदीभाइको माया होइन दाजु बहिनीको माया न त त्यहाँ कुनै इगो भन्ने कुरो आउँछ न त के हुन्छ त्यो माया मात्रै अनकन्डिसनल हुन्छ र त इगोको कुरा गर्दाखेरि जब गर्लफ्रेन्ड बोयफ्रेन्डको कुरा आउँछ कतिपय अवस्थामा श्रीमान श्रीमतीकै कुरो आउला त्यहाँ चाहिँ कता कता इगो आइ नै हाल्छ त्यस्तै भएछ एकजना केटा र एकजना केटीको मायाको कन्टेक्स्टमा दुवैजनाले कुनै समयमा एकअर्काको सपनामा एकअर्कालाई सम्हाल्थे साँच्थे तर बीचमा इगो आएछ दुवैको ब्रेकअप भएछ त्यसपछि केटाले पनि आफ्नो डायरीमा त्यो कुरा लेख्यो केटीले पनि डायरीमा लेखिन् केटीको डायरीमा उनले यस्तो लेखेकी थिइन् सुन्नुहोस् है आज मैले उसँग ब्रेकअप गरे हामी छुट्टियौँ आजबाट मलाई यस्तो रिस उठेको थियो मैले उसलाई भनिदिए म तिमीसँग खुसी छैन भनेर त्यो सुनिसकेपछि उसले किन त्यस्तो भनेर मलाई सोद्धा पनि सोधेन नजाऊ न मैसँग बस भनेर भन्दा पनि भनेन। त्यस्तो मैले भन्दा पनि उसले मलाई सहजै जान दियो र त्यही कारण मैले मेरो जीवनको त्यो व्यक्ति जसलाई कहिलेदेखि सपनामा साँचेको थिएँ उसलाई गुमाए भनेर यस्तो रुन्ची कुरा केटीले आफ्नो डायरीमा लेखेकी थिइन्। र यता केटाको डायरीमा कस्तो थियो भने, आज हामीले ब्रेकअप गर्यौं, उनी खुशी पनि देखिन्नथिन् र उनले मलाई भनिन् म तिमीसँग खुशी छैन। मलाई एकदमै चित्त दुख्यो त्यो सुनेर। म उसलाई नजाऊ मेरो जीवनबाट टाढा मसँगै बस भनेर भन्न चाहन्थे, तर यसो सोचे उनी मसँग खुशी नै छैनन् भनेदेखि अब म किन उनलाई झन दुखी बनाऊ त। त्यसरी मैले उनलाई जान दिए उनले खुशी पाउने खालको व्यक्ति भेटुन् भनेर सायद मैले जान दिए। र त्यही कारण जीवनमा त्यस्तो व्यक्ति जसलाई म सपनामा यसरी सम्हाल्थे, सपनामा साँचेको थिएँ त्यति लामो समयदेखि, उनलाई मैले जीवनमा गुमाए भनेर केटाले डायरीमा लेखेको। केटीको डायरी पनि सुन्नुभयो, केटाको डायरी पनि सुन्नुभयो। द प्रब्लम इज इगो। हेर्नुहोस् त हामीमा कति घमण्ड छ, कति अहम्पना छ। अघि दाजुभाइ दिदी बहिनीको कुरो आयो, कता कता त्यस्ता सम्बन्धमा बरु इगो आउँदैन, आफ्नै तरिकाले हामी माया गर्छौं, रिसाए पनि लन्त भनेर खुसी हुन्छौं। अघि मैले भने जस्तै कता कता माया प्रेमको सम्बन्धमा, गर्लफ्रेन्ड बोयफ्रेन्ड अथवा श्रीमान श्रीमतीको सम्बन्धमा इगो आउँछ, अहम भावना, घमण्डको भावना, त भन्दा म के कम भन्ने खालको भावना आउँछ अनि सम्बन्ध टुक्रन्छ। त्यसैले माई डियर फ्रेन्ड, यस्तो छ जीवन, जहाँ माया प्रेमको मामलामा अलिक बढ्दा मेहनत गर्नुपर्छ, कति अवस्थामा धेरै होला वा कम होला त्यो बेला इगोलाई साइड लाउनुहोस्। साँच्चीकै माया गर्नुहुन्छ भने लेट इट बी, लेट इट बी। कहिलेकाहीँ उसलाई जित्न दिनुहोस्, कहिलेकाहीँ हार्दा पनि मजा आउँछ। र सायद यस्तो गीत सधैँ उसलाई माया गर्नुहुन्छ भने उसको नाममा गाउन अझै मजा आउँछ। बिना छैन जीवन तिमी बिना छैन जीवन वेल आर यू मेड आर यू टू मेड फर इच अदर तपाईँहरू दुईजना साँच्चीकै एकअर्काको लागि बन्नु भएको हो त त्यो खालको क्वेश्चन दिमागमा छ भने म तपाईँलाई केही आइडियाज दिन्छु तपाईँलाई थाहा हुन्छ एकअर्काको लागि सिरियसली तपाईँहरू हो कि होइन भनेर इनकेस अलरेडी रिलेसनसिपमा हुनुहुन्छ भने मेबी क्रस चेक गरौँ इनकेस बिहा भइसक्यो भने पनि छ कि छैन यी पोइन्टहरू यसो एनालाइज गर्यौं सिङ्गल हुनुहुन्छ भने त एक्स्ट्रा एकदम एडवान्समा यहाँले ज्ञान पाउनुहुन्छ यस्तो हुन्छ अरे कहिले काहीँ योर हार्ट एन्ड माई हार्ट योर हार्ट एन्ड माई हार्ट आर लिङ्क्ड टुगेदर वे एभर यु आर आई फाइन्ड यु क्लोज वेन आई मिस यु आई जस्ट क्लोज माई आइज एन्ड आई सी यर फेस एन्ड फिल यर हार्ट बिट्स मतलब तिम्रो मुटु मेरो मुटु सायद जोडिएको छ तिमी जहाँ भए तापनि म तिमीलाई यस्तो नजिकै महसुस गर्छु कहिलेकाहीँ तिमीलाई यस्तो सम्झिन्छु मिस गर्छु आँखा बन्द गर्छु अनि त्यो बेलामा तिम्रो मुहार देख्छु तिम्रो त्यो मुटुको धड्कन पनि थक थक थक थक महसुस गर्छु वा वा वा त्यस्तो महसुस गर्नुहुन्छ कि हुन्न कहिलेकाहीँ के हुन्छ भने दुईजनालाई अब मनपर्छ होइन एक अर्का अनि एकअर्काको जुन त्यो फिलिङ्स हुन्छ मनभित्रको भावना बढ्दै बढ्दै जान्छ र साँच्चीकै हामी एकअर्काको लागि बनेकै हौ त आ वी अर आर यु मेड टु मेड फर इच अदर भन्ने खालको क्वेस्चन अरूले सोध्छन् अथवा कहिलेकाहीँ आफूलाई नै हो कि होइन भन्ने लाग्दाखेरि यी पाँचवटा पोइन्टहरूले आफ्नो पोइन्ट तपाईँसम्म मात्नुहोस् आई मिन आफ्नो आन्सर खोज्ने प्रयास गर्नुहोस् नम्बर वान यु लभ एट द सेम थिङ्स मतलब हाँस पनि हामीलाई आफ्नै आफ्नै प्रकारले हाँस उठ्छ नि त मतलब तपाईँ कस्तो खालको हुनुहुन्छ म कस्तो खालको छु अनि तपाईँलाई सायद मलाई हाँस उठ्ने कुरामा हाँस उठ्ला नउठ्ला होइन तर तपाईँहरू दुईजना त्यो एउटा यस्तो मजाको तपाईँहरूमा के छ क्या मतलब त्यो केमिस्ट्री अथवा कनेक्सन छ एउटै खालको मुभी तपाईँलाई मनपर्छ एउटै खालको कमेडियन तपाईँलाई मनपर्छ अथवा एउटै कुराले तपाईँ यस्तो हाँस्न सक्नुहुन्छ दुईजना मर्नी मर्नी भनेदेखि द्याट्स अ भेरी गुड साइन लाइफमा एकदम पर्मानेन्ट रूपमा रिलेसनसिपमा आइसकेपछि हाँस्न त कति आवश्यक छ इमेजिन गर्नुहोस् त तपाईँलाई हाँस उठ्दा उसलाई रिस उठ्ने उसलाई रिस उठ्दा तपाईँलाई हाँस उठ्ने भयो भने त बोरिङै हुन्छ नि होइन सो यु लाफ एट द सेम थिङ्स नम्बर टू त्यो कम्युनिकेसन भन्ने कुरा तपाईँहरू बिचको गजबको छ एकदम टेलिप्याथिकली खालको कम्युनिकेसन छ त्यो भनेको चाहिँ कस्तो भन्दा कहिलेकाहीँ तपाईँलाई यस्तो भएको छ मतलब तपाईँलाई कस्तो उसको सम्झना आउँछ अनि उसको एक किसिममा कि त फोन आउँछ कि उसको टेक्स्ट मेसेज आउँछ अथवा तपाईँ के सोचिरहेको बेलामा उसले के भनिदिन्छ ठ्याक्कै तपाईँले सोचेको जस्तो अथवा तपाईँले फोन गर्नुहुन्छ अनि उसले के भन्छ अरे मैले कस्तो तिम्रो विषयमा सोच्दै थिएँ जति रिलेसनसिप गाडा गाडा गाडा हुँदै गयो नि तब त्यो पनि आउँछ अरे कि कस्तो अचम्म लाग्छ सुन्दाखेरि तर जति मजबुत हुन्छ दुईजनाको सम्बन्ध उति उति तपाईँहरूमा त्यो अघि मैले भनेको जस्तो कुरोहरू ज्यादा हुन्छ अरे अरे मैले कति सोच्दै थिएँ अरे तिम्रो विषयमा सोच्दै थिएँ फोन आयो त भन्ने खालको कुरा बढी भयो भने द्याट्स अ भेरी गुड साइन थर्ड पोइन्ट एकदम ठुल्ठुलो विषयमा तपाईँहरू एकदम सहमति जनाउनुहुन्छ बिग आइडियाजमा एकदम अग्रिमेन्ट हुन्छ मतलब राजनीतिको प्रसङ्ग आउला धर्म कर्मको कुरो आउला अथवा पैसाकै कुरो आउला परिवार कसरी अघि बढाउने बालबच्चा कसरी हुर्काउने भन्ने खालकै कपल माझ मतलब जोडी माझ आउने यी विभिन्न खालका विषयवस्तुहरू ठुल्ठुला कुराहरू यीमा तपाईँहरूको एकदम सहमति हुन्छ जस्तै पैसा पनि सेभ गर्नुपर्छ अथवा यसरी खर्च गर्नुपर्छ यसरी इमान्दार भएर कमाउनु पर्छ यस्तो खालको विषयमा तपाईँहरू दुवैजनाको सहमति छ भने थम्स अप माई डियर फ्रेन्ड भेरी नाइस र सेकेन्ड लास्ट पोइन्ट यु किस एन्ड मेक अप मतलब एकदम यो कुरा एकदम सिम्पल छ तर यस्तो स्विट छ कि मतलब तपाईँलाई बुझाउन त नपर्ला तैपनि यस्तो झगडा हुन्छ रिस उठ्छ एकअर्कासँग यस्तो पिर्दिम पिर्दिम लाग्छ होला गाली गरौँ जस्तो लाग्छ होला पिट्न चाहिँ त्यो अलिक मैले बढ्दा नै बोलेँ त्यस्तो होइन पिट्न इन द सेन्स त पेट्टा मात्रै पिट्ने अनि त्यस्तो बेलामा पनि रिस उठ्दाखेरि पनि कति व्यवस्थामा चाहिँ यस्तो छेउमा ऊ आउँदाखेरि फेरि उसको फेस हेर्ने बित्तिकै आफूलाई लाक्लुलुक पर्ने एकदम विक खालको महसुस हुने अथवा यस्तो दुईजना बसेर माया गर्ने बित्तिकै त्यो समस्या सबै नै आफसे आफ समाधान हुने हो त्यस्तो खालको भयो भने पनि भेरी नाइस थिङ र लास्टमा यु लुज अल ट्र्याक अफ टाइम. यो सायद धेरैलाई भएको छ, मतलब तीन हप्ता मात्रै भयो आफूलाई चिनेको एकअर्कालाई, अथवा तीन महिना मात्रै भयो, तैपनि कस्तो वर्षौंदेखि जस्तो लाग्छ है. वा हाम्रो रिलेसनसिप त मात्रै एक वर्षको भयो, तर फिल्स लाइक वी नो इच अदर फ्रम एजेस भन्ने खालको पोइन्ट कतिको एकअर्कामा छ. धेरै भएको छैन चिनेको, तर कति वर्षौंदेखि चिनेको छु जस्तो लाग्छ. वेल, यो पनि हो भने समथिङ. यदि यी पाँचवटा कुराहरू, नम्बर वान, दुबईलाई एउटै कुरोमा हाँस उठ्छ, हाँस्ने कुरा एकदम मिल्छ दुईजनाको, नम्बर टू, गजबको कम्युनिकेशन छ, नम्बर थ्री, ठुल्ठुला मुद्दाहरूमा पनि दुबईको सहमति हुन्छ, नम्बर फोर, सानो झगडा छ अथवा ठुल्ठुलो झगडा छ भने पनि एकैछिनमा मिल्ती हुन्छ माया गरेपछि, र लास्टमा थोरै टाइम हुँदा पनि आफूलाई बढ्छौँ जस्तो लाग्छ भने, वेल, थम्स अप वन्स अगेन. तपाईँहरू एकदमै मेड फर इच अदर हुनुहुन्छ, र एकदमै रोमान्टिक भएर यस्तो गीत पनि गाउन ग्रिन सिग्नल पाइसक्नुभयो. चमकको लागि खाने दही हो, केही फरक पर्यो? अझै पनि डल छ. तिमीले अन्डा ट्राई गरेनौ नि, त्यसैले के भन्या अन्डा रे, अनि अरू के त? तपाईँले आफूलाई एक्सपर्ट नै भएका छ, तर सुन्नुहोस् रियल एक्सपर्ट जमाल हमादीको कुरा. तपाईँको कपाल डल छ किनकि यसमा पोषणको कमी छ. यसलाई चाहिन्छ एसेन्सियल एमिनो एसिड जुन सनसिल्कमा छ, जसले कपाललाई दिन्छ चमक. एक्सपर्ट टच हेयरको लागि सनसिल्क. सनसिल्क नेपालको एकमात्र एक्सपर्ट शैम्पू. तिम्रो हात समाई हिँड्दाखेरि दुनियाले मलाई हजार की. कान्तिपुर साप्ताहिक र रेडियो कान्तिपुरको प्रस्तुति रेखा शाहको नयाँ गीती एल्बम आकृति. दुनियाले मलाई हजार की भन्यो. उपेन्द्र खड्काको शब्द तथा हरि लम्सालको संगीतमा रेखा शाहको सांगीतिक प्रतिबिम्ब आकृति अ प्रोडक्ट अफ रेखा शाह फाउन्डेसन. अब पेप्सीले ल्यायो नयाँ योजना, पेप्सी ड्रिंक एन्ड ड्राइभ, जसमा छ सुजुकी अल्टो कार जित्ने मौका. कार जित्नेलाई मापसे होइन, अब पेप्सी अर्थात पेप्सी सेवन गर्नुहोस् र निलो खेरा भएको बिर्को मुनिको 8 अङ्कको कोड टाइप गरी 3636 मा एसएमएस गर्नुहोस्. साथमा चित्नुहोस् हरेक हप्ता एउटा बजाज डिस्कभर मोड बाइक, हरेक हप्ता पाँचवटा शार्क एलसीडी टिभी अनि सयौं रिबक हाते घडी र चस्माहरू, हजारौं फुटबल साथै फ्री ड्रिंक्सको लागि बिर्को मुनि हेर्नुहोला. पेप्सी ड्रिंक एन्ड ड्राइभ. के भो दीपक जी, के हुनु? शिखर सुको झटका पपरमा अल्टो कार छ. अनि साथमा छ हात खाली नजाने लाखौंको नगद उपहार र 50% सम्म छुट. शिखर सुको झटका पपरमा अल्टो कार छ पक्का. शिखर सु, कमालको स्टाइल. नयाँ नेपालको परिकल्पना, मानव बेचबिखन रहित समाजको सिर्जना. मानव बेचबिखन जघन्य अपराध हो, मानव अधिकारको गम्भीर हनन हो. यसको अन्त्य गर्नु तपाईँ हाम्रो दायित्व हो. शनिबारको दिन सन्ध्याकालीन समय 6 बजेदेखि 6:30 बजेसम्म रेडियो राष्ट्रको रेडियो कान्तिपुरमा कार्यक्रम माइतीको सन्देश सुन्न नबिर्सौं. Audio Entertainment, playing more of your favorite songs non-stop, non-stop music. For more choice, stay tuned to Kantipur FM. Kantipur FM presents the program Full of Love. Hajur, Kantipur FM prastut gardacha maya nai mayale bhariyeko karyakram. हजुर, यो माया भन्ने चिज यस्तै हो. एउटा मायाको कथा छ, कस्तो मिठो छ त्यो कथा. त्यो कथा सकेसम्म सुन्नुहोला. इट्स अ भेरी नाइस स्टोरी. र अब चाहिँ म के कुरा भन्छु, त्योभन्दा अगाडि लेट्स टक अबाउट फेसबुक. आजकल त भा कम्युनिकेसनको कस्तो राम्रो मिडियम भइसक्यो फेसबुक. अनि त्यसपछि धेरै श्रोताले लेखिदिनुहुन्छ. एकजना श्रोताको म मेसेज यहाँ वर्ल्डमा पढ्दैछु. उहाँको ठ्याक्कै 5 साइन मिल्यो रे. उहाँ क्या दङ्ग हुनुहुन्छ, वी आर सो मेड फर इच अदर भनेर लेख्नु भएको छ. अनि धेरैले मेसेजेसहरू लेखिरहनु भएको छ. सो के गरौँ लास्टमा, र मेसेज पढौँ कि जस्तो मलाई लाग्दैछ. यो वर्ल्डमा पोस्ट गर्नुहोस्. लास्टमा आई माइट रिड अ मेसेज, इनफ्याक्ट आई विल रिड अ मेसेज. मेरो नाम हो सबैना. फेसबुकमा तपाईँ हुनुहुन्छ भने अहिले लगभग 33,648 लिसनर्स इन द हाउस. द्याट्स अवसम. सो तपाईँ हुनुहुन्न भने सबिना कार्की भनेर सर्च गर्दा पाउनुहुन्छ. SABEEEN सबिना कार्की गर्नुहोस्. अनि वर्ल्डमा के मन लाग्छ पोस्ट गर्नुहोस्. लास्टमा एउटा मेसेज पढ्छु है. त अहिले एउटा लाइन पढ्छु. दिस इज सच ए स्विट लाइन. लभ लभ अन्टिल इट हर्ट्स एन्ड वेन इट हर्ट्स लभ सम मोर. मतलब माया गर्नुहोस्, यति धेरै माया गर्नुहोस् जबसम्म पीडा हुँदैन माया गर्नुहोस्, र जब पीडा हुन्छ तब अझ बेसी माया गर्नुहोस्. मतलब माया बाहेक त अरू हामीसँग विकल्पै छैन. लभ लभ एन्ड लभ लभ सम मोर. अब कहिलेकाहीँ चाहेर नचाहेर कस्तो हर्ट गरिन्छ आफूले माया गरेको मान्छेलाई. के भूल हुन्छ, के गल्ती हुन्छ, कहिले चाहेर हुन्छ, कहिले नचाहेर हुन्छ. त्यस्तो गल्ती गरेपछि त पार्टनरलाई रिस उठ्नु एकदम स्वाभाविक हो. तपाईँको पार्टनरलाई, स्पेसली गर्लफ्रेन्ड अथवा वाइफलाई यस्तो तपाईँले रिस उठाउनु भएको छ भने कसरी माफी माग्ने, म 7 एकदम सुपर आइडिया दिन्छु है. त नम्बर वान, एकदम एडमिट गर्नुहोस् तपाईँले साँच्चीकै मिस्टेक गर्नुभएको हो भनेर. कतिपय अवस्थामा हामी हुँदै होइन भनेर यस्तो नचाहिँदो खालको नाटक गर्छौँ. प्रेम सम्बन्धमा नचाहिँदो नाटक गरियो भने त्यसले प्रेमलाई साँच्चीकै मार्छ. त्यसैले गल्ती गर्नुभएको हो भने के भयो त, मानव हुनुहुन्छ, गल्ती त भयो, अब म गर्दिनँ नेक्स्ट टाइमदेखि भनेर जे हो त्यो सत्य तथ्य कुरा एकदम माया लाग्दो भएर उनलाई सुनाउनुहोस्. अर्को एउटा पोइन्ट, से इट विथ फ्लावर्स एन्ड चकलेट. सुन्दाखेरि त कस्तो फिल्मी अथवा हे सधैँ सुन्या हो जस्तो लाग्छ, तर के गर्नु, कतिपय अवस्थामा त्यस्तै फिल्मी कुरो अनि त्यस्तै सधैँ सुनिरहने कुरोले नै काम गर्छ. छोरी मान्छेलाई फकाउन कति सजिलो छ. कहिलेकाहीँ इनफ्याक्ट धेरै अवस्थामा चक्लेट र फ्लावर्सले काम गर्छ. मिठो मिठो चक्लेट, राम्रो राम्रो फ्लावर्स, यस्तो दिनुहोस् सरी भनेर, अनि सानो एउटा नोट पनि लेख्नुहोस् आइ एम रियली सरी भनेर. अब आजको भोलि तत्काल त काम नगर्ला, तर अनि मलाई कस्तो लाग्छ भने हामीले कसैलाई राम्रो बोल्यौँ अथवा राम्रो कुरो गर्यौँ, राम्रो खालको काम गर्यौँ भनेदेखि तत्कालै रिजल्ट नदेखेला, तर कसलाई राम्रो लाग्दैन होला आफूलाई कसैले राम्रो गरेको राम्रो भनेको सुन्दा, होइन? सो तत्कालै तात्तात एकदम चुट्की जसरी रिजल्ट नआउला, तर राम्रो गर्नुहोस्, ट्रस्ट मी लङ टर्ममा राम्रै हुन्छ. सो फ्लावर्स चक्लेट्स पठाउन कन्जुसाइ नगर्नुहोस्. त्यस्तै थर्ड पोइन्ट, राम्रो चिठी लेख्नुहोस्. है ओल्ड फेसन हो, अहिले त एसएमएस इन्टरनेट के को जमानामा कहाँ चिठी भन्ने कुरो लाग्छ, तर कहिलेकाहीँ ओल्ड फेसन कुरोले एकदम राम्रो गर्छ. आफ्नो गर्लफ्रेन्डसँग अथवा आफ्नै श्रीमतीसँग राम्रो माफी माग्ने हो भने मनको सबै भनासहरू, मैले यस्तो गरेँ उस्तो गरेँ भनेर, यस्तो आफ्नो ह्यान्ड राइटिङले, अब त्यति साह्रो नबुझ्ने खालको ह्यान्ड राइटिङ त नहोला तपाईँको, होइन? सो यस्तो मजाले आफ्नो मनको कुरोहरू कहिले लेख्नु भएको छ, कति भयो होला है, टाइप मात्रै गर्नुहुन्छ होला, स्पेलिङ पनि के भइसक्यो, हामी ओभर बेसी टाइप गरेर, कहिले लास्ट टाइम पेनले यस्तो राम्रो लेख्नु भएको थियो, मजाले राम्रो ह्यान्ड राइटिङमा त्यो चिठी लेखेर दिनुहोस्. ट्रस्ट मी, इट्स अ भेरी नाइस आइडिया. अर्को एउटा आइडिया, समय, टाइम इज भेरी इम्पोर्टेन्ट. यो समयले कहिलेकाहीँ कस्तो मजाको भूमिका खेल्छ क्या, बिस्तारै समय सँगैसँगै मनको त्यो चित्त दुखाइहरू पनि कम हुन्छ नि त. त्यसैले उनले आजको भोलि तत्कालै उनी मान्छिन् पनि होइन, कति व्यवस्थामा उनलाई टाइम दिनुहोस्, आफ्नो तर्फबाट त चक्लेट फ्लावर्स अनि लेटर्सहरू त दिनुहोस्, साथमा उनलाई समय पनि दिनुहोस्, ताकि उनले बिस्तारै बस्छिन्, कुरोहरू बुझ्छिन् अनि लन् त भनेर उनले सायद तपाईँलाई माफी पनि दिन्छिन्. अर्को एउटा आइडिया म के दिँदैछु भन्दाखेरि, उनलाई एकदम फिल गुड हुने खालको कुरोहरू गर्नुहोस्. फिल गुड भने कस्तो भन्दाखेरि, मेबी उनलाई मनपर्ने गायक एउटा सिडी गिफ्ट गर्नुहोस्, अथवा उनलाई यस्तो पढ्न मन लागेको किताब होला त्यो दिनुहोस्, उनलाई कतै वकमा जाउँ न भनेर यस्तो हात पक्रेर यस्तो इभिनिङतिर वकमा लग्नुहोस्, उसँग बसेर उनको कुरा सुन्नुहोस्, अनि कतै आउटिङ जाने प्लान गर्नुहोस्, उनको फेभरेट खाने ठाउँमा डिनर लग्नुहोस्, उनलाई मनपर्ने कुनै कार्यक्रम हेर्न मन लागेको छ भने कार्यक्रम हेर्न लग्नुहोस्, जसरी गर्दाखेरि गर्लफ्रेन्ड खुसी हुन्छन् अथवा श्रीमती खुसी हुन्छन्, ती सबै कुरा गरेर उनलाई एकदम फिल गुड हुने खालको वातावरण बनाउनुहोस्. र सेकेन्ड लास्ट पोइन्ट, कम्पोज अ सङ. मतलब तपाईँ गीत गाउनुहुन्छ कि लेख्नुहुन्छ कि म्युजिक यस्तो गर्नुहुन्छ कि, दिस इज अ भेरी नाइस आइडिया. म्युजिक कसलाई मन पर्दैन, होइन? यदि उसलाई म्युजिक मन पर्दैन भने त्यो मान्छे नै वियर्ड खालको भनेर बुझ्नुहोस् कि, अचम्मको जन्तु हो त्यो मान्छे, उसलाई सङ्गीत मन पर्दैन भनेर पनि भनिन्छ. सो त्यसो सकिन्छ भने दुई चार लाइन लेख्ने पो हो कि बा, अथवा म्युजिक कम्पोजै गर्ने हो कि, गाह्रो छ है माया गर्न के गर्नु. लास्ट पोइन्ट, फर्गेट द पास्ट. आफ्नो गर्लफ्रेन्डसँग अथवा श्रीमतीसँग राम्रोसँग कुरा गरेर के भन्नुहोस् भन्दाखेरि, मैले गल्ती गरेँ, तिमीले मलाई माफ देऊ, जे भयो विगतमा बिर्सिदेऊ, म कहिले पनि अब दोहोऱ्याउन, साँच्ची हो, मलाई बुझ, मलाई माफ देऊ भनेर उसँग एकदमै विगतको कुरो, विगतको तितो अनुभव बिर्सिनको लागि अनुरोध गर्नुहोस्. र त्यसपछि आई सो होप यी सातवटा आइडियाले काम गर्छ, तपाईँको माया प्रेमको सम्बन्ध अझ सुपर्ब हुन्छ, र हाम्रो हट प्रपर्टी दीपक लिम्बुले जुन गीत गाउनु भएको छ, यस्तो गीत दुईजना यस्तो मजाले हात पक्रेर आनन्दले सधैँ सधैँ तपाईँहरू सुन्नुहुन्छ. गुड लक. माया भन्ने चिज पापड बेल्नुहोस्. लभ इज सो हार्ड वर्क. तिम्रो हेराई भुलाउने कुनै ऋतु आएन खै, तिम्रो हेराई भुलाउने कुनै ऋतु आएन खै, जिन्दगीले पनि किन खोजिरहेछ फेरि यस्तै यस्तै, तिमी मलाई नभुलाइदेऊ मात्र तिम्रो हेराई. तिम्रो हेराई भुलाउने कुनै ऋतु आएन खै. तर सर दिले छोइन कि वन पाखालाई फिका लाग्यो त्यही पाखा किन आज यी आँखा बसन्त र शरदले छोइन कि वन पाखालाई फिका लाग्यो त्यही पाखा किन आज यी आँखालाई तिम्रो छुवा भुलाउने मिठो हावा हाय नखै तिमी मलाई नाल जाइदे मात्र तिम्रो अङ्गलोमा मात्र तिम्रो अङ्गलोमा अङ्गलोमा को बाटो भरि कति कति आए गए फर्किएर तिमलाई मात्र हेर्न किन म बाध्य भए हो जिन्दगीको बाटो भरि कति कति आए गए फर्किएर तिमलाई मात्र हेर्न किन म बाध्य भए तिम्रो हाँसो भुलाउने गीत सुन्न पाएन खै तिमी मलाई नभुलाइदेऊ मात्र तिम्रो हाँसोमा तिम्रो हाँसोमा हाँसोमा तिम्रो हेराइ बोलाउने कुनै ऋतु आएन खै जिन्दगीले पनि किन खोजिरहेछ फेरि यस्तै यस्तै तिमी मलाई नभुलाइदे तिम्रो हेराइमा मात्र तिम्रो हेराइमा हेराइमा तिम्रो हेराइ भुलाउने कुनै ऋतु आएन खै Number one on your dial, the station with a smile. 96.1 Kantipur FM. Sim simi pani le ruchau la, paimani chahai pani. Barjar ko offer sim simi, dukka cha chinna gani. हजुर बर्जरको सिमसिमे अफरले यो पानीमा ढुक्क हुनुहोस् अब हरेक 20 लिटर बर्जर वेदर कोट अल गार्डको खरिदमा एउटा आकर्षक छाता अनि हरेक 20 लिटर रंगोली इजी क्विनको खरिदमा एउटा आकर्षक रेनकोट सित्तैमा बर्जर सिमसिमे अफर रहौ ढुक्क चाहे खामुहोस् या पानी यो योजना असार 16 देखि श्रावण मसान्तसम्म वा स्टक रौँजेलसम्म नेपालभरिका तोकिएका डिलरहरूमा मात्र लागू हुनेछ प्रकृति बारे कथा सुन्ने होइन विज्ञान बारे कथा सुन्ने त्यसो भए प्रकृति र विज्ञानले सँगै काम गरेको हेर्छौ प्रकृतिको वरदान सँगै विज्ञानको शक्ति मिलेर बनेको पेप्सोडेन्ट हर्बल जसले दिन्छ बलियो दाँत स्वस्थ गिजा र ताजा सास प्रकृति र विज्ञानको सम्मिश्रण अवश्य पूर्ण स्वस्थ मुखको लागि फनाटिक फ्राइडे A bridge between you and your favorite celebrity. Know your celebrity better and get to meet them face to face. हरेक शुक्रबार साँझको 5 बजेदेखि 6 बजेसम्म कार्यक्रम फनाटिक फ्राइडे ओन्ली अन रेडियो कान्तिपुर रेडियो राष्ट्रको. फर मोर इन्फर्मेसन विजिट आवर वेबसाइट radiokantipur.com. मैले त्यही भएर मन पराको यही शुक्रबार टिम फनाटिक फ्राइडे जाँदैछ डेटमा नेपालको चर्चित गायक पहिलो नेपाली तारा दीपक लिम्बूसँग. समय साँझ 5 बजेदेखि 6 बजेसम्म. स्थान दि येलो चिली रेस्टुरेन्ट त्रिपुरेश्वर काठमाडौँ. दिस प्रोग्राम इज ब्रॉट टू यू बाई मनीग्राम मनी ट्रान्सफर. आई गॉट टू लेट यू नो. Everybody's doing it. Now it's your turn. Leave us on. Leave us on. All day long. 96.1 Kantipur FM. Kantipur FM presents the program Full of Love. Hajur, Kantipur FM prastut gardacha. Maya nai mayali bhariyeko karyakram. यो माया भन्ने चिज यस्तै हो. अब एउटा कथा म यहाँलाई भन्छु. त्योभन्दा अगाडि, इट इज इजी टु फाइन्ड अ ब्युटिफुल फेस बट इट इज भेरी हार्ड टु फाइन्ड अ ब्युटिफुल हार्ट. राम्रो मुहार भेट्न कति सजिलो छ, तर यस्तो ब्युटिफुल हार्ट, एउटा यस्तो स्वच्छ मुटु, एउटा यस्तो स्वच्छ मन भेट्न कति गाह्रो छ. यो कुरा सच्ची हो जस्तो लाग्छ, एकदम धेरै चाँचो जस्तो लाग्छ. राम्रा मान्छेहरू कति धेरै भेटिन्छ, तर आफूलाई मन पर्ने, मतलब आफ्नो मनको भावना बुझ्ने, मनदेखि मनसम्म अर्को कनेक्सन हुने खालको मान्छे भेट्न कति गाह्रो छ. र यदि तपाईँलाई जीवनमा होइन मलाई त ब्युटिफुल फेस मात्रै भए पुग्छ भने जस्तो लाग्छ भने, सौन्दर्य एक हदसम्म त हो, तर जीवन सौन्दर्य चाटेर मात्रै कहाँ अघि बढ्छ. र राम्रो फेस छ तर न अन्डरस्ट्यान्डिङ, न त ट्रस्ट, न त अनेस्टी, के पनि छैन भने जिन्दगी बर्बाद हुन्छ. र भोलि पर्सि जब साँच्ची माया लाग्छ, तब लाइफ कस्तो हुँदो रहेछ भन्दाखेरि, ऊ कति मोटो छ, कति दुब्ली अथवा काले छ, गोरे छ, हाइट छ छैन भन्दा पनि, जब माया साँच्चीका लाग्छ, तब ऊ छेउमा बसेर मिठो मुस्कान दिँदाखेरि त्यतिखेर महसुस हुन्छ माया. रूप अनि त्यसपछि हाइट भन्ने कुरो त्यतिखेर साँच्चीकै फिका लाग्छ. रियालिस्टिक कुरो यस्तो भन्छन् भोक्तभोगीहरू. सो नट अ ब्युटिफुल फेस, प्लिज ट्राई टु फाइन्ड अ भेरी ब्युटिफुल हार्ट. अब एउटा राम्रो, कस्तो राम्रो कथा म यहाँलाई भन्छु है. सुन्नुहोस् है, राम्रोसँग सुन्नुहोस् अनि मात्र तपाईँले लास्टसम्म बुझ्नुहुन्छ. म बिस्तारै भन्छु. दुईजनाको कथा. एकजना जो केटा पात्र, उसको मनको कुरा यस्तो. हामी क्लास वानदेखि नै राम्रो साथी, हामी साह्रै मिल्ने साथी. उनी मलाई सधैँ भन्थिन्, तिम्रो आँखा मलाई साह्रै मनपर्छ, आई लभ यर आइज. खै किन त्यस्तो भन्थिन् मलाई थाहा नै थिएन. म त मस्त उनको मायामा थिएँ. उनले जब त्यस्तो भन्थिन् म दङ्ग पर्थेँ, कस्तो मुस्कुराउँथे. उनी असाध्यै राम्री, असाध्यै दयालु, हाँस्ने हँसाउन मन पराउने खालकी थिइन्. हामी दुईजना बस्थ्यौँ घन्टौँ घन्टौँ, के गफ गर्थ्यौँ, के गफ गर्थ्यौँ. उनी मेरो छेउमा बस्थिन् र खुसुक्क भन्थिन्, आई लभ यर आइज. म दङ्ग पर्थे. त्यस्तै एक दिनको कुरा हो, म बास्केटबल खेल्दै थिएँ. उनले फोन गरिन् र भनिन्, म तिम्रै प्रतीक्षामा घरमा बसिरहेकी छु. अनि मैले भने, आउन त यतै बास्केटबल पनि खेल. उनले हुन्छ म आउँदैछु भनेर फोन राखिन्. त्यसको लगत्तै मलाई फोन आयो उनकी आमाको, बाबु छिट्टै आऊ, छोरीको एक्सिडेन्ट भयो. त्यो सुन्ने बित्तिकै म दौडा दौड गरेर उनको छेउ पुगेँ. उनी लगातार मेरो नाम लिँदै थिइन्, रगतले लतपत्तिएकी थिइन्. म पनि सँगै थिएँ. हुन त मर्दको छोरा, आफै मर्द मान्छे, मन थाम्नै सकिन, धेरै रोएँ. म हस्पिटल पुगेँ. हस्पिटल त्यो रात त्यहीँ बसेँ. हरेक रात उनलाई कुर्न बसे. खाना खाना बाहेक म अरू कतै निस्कदै निस्किन. डाक्टरहरूले घर जान भनेर भन्थे, तर मलाई लाग्थ्यो मेरै गल्तीको कारण यस्तो भयो. मैले नै बोलाएँ बास्केटबल खेल्न, त्यसैले यस्तो भयो. लगभग 4 दिनपछिको कुरो हो, उनले बल्ल आँखा खोलिन्, बिस्तारै आँखा खोलिन्। मैले उनलाई बोलाउन खोजेँ तर उनी बोल्दै बोलिनन्। मैले हतार हतार डाक्टरलाई बोलाएँ। डाक्टर आउन त आए र मलाई बाहिर कुर्नको लागि भने। एकैछिनपछि डाक्टर नै बाहिर आए र मलाई भने, नआतिनुहोस्, उनी ठिक छिन् तर उनको लङ टर्म मेमोरी लस भएको छ। उनलाई पुरानो कुरा के पनि याद छैन। डाक्टरले भने उनलाई उनकी आमा पनि याद छैन। त्यो सुनिसकेपछि म डरले काँपेँ। उनलाई हेर्न भनेर भित्र गए। यसो हेरेको उनी कस्तो बच्चा जस्तो निदाइरहेकी थिइन्। निन्द्रामा मस्त थिइन् र केही घन्टापछि उनी बिउझिन्। म डाक्टरलाई बोलाउन जान आँटेको थिएँ तर उनले मेरो आँखामा हेरिरहन् र छेउमा आएर बिस्तारै भनिन्, हेर तिमी को हौ, म तिमीलाई चिन्न त चिन्दिन, बट आई लाइक यर आइज। त्यो सुनिसकेपछि म चुपचाप बसे। साँच्चीकै मैले केही भन्नै सकिनँ। तू जहां से प्यारा तू जीने का सहारा जान लेके है मोहब्बत है इनायत है तुझी से मैं हूँ माया भन्ने चिज यस्तै हो। यो शो यहाँ सुन्दै हुनुहुन्छ। लगभग हामी अन्त्यतिर आइसक्यौँ। मैले अघि वाचा गरेकी थिएँ फेसबुकमा आएको मेसेजेसहरू मध्ये एउटा म पढ्छु भनेर। यति धेरै मेसेजेसहरू वर्ल्डमा पोस्ट गर्नु भएको छ। लवली इज द ओन्ली वर्ड द्याट आई हेभ। एउटा लवली मेसेज सोभना घिमिरे उहाँ हुनुहुन्छ र लेख्नु भएको छ। अलमोस्ट एक ताराको छ, म छिटो पढिहाल्छु, टाइमै छैन। म जब क्लास सिक्समा पढ्थेँ त्यो टाइममा मेरो कजनले यो प्रोग्राम सुन्नुहुन्थ्यो अनि म पनि सुन्थेँ। त्यो टाइमदेखि मैले यो प्रोग्राम सुन्न थालेको. आई एम स्टिल अ रेगुलर लिस्टनर अफ दिस प्रोग्राम एन्ड नाउ आई एम इन बीबीएस फर्स्ट इयर. कति भएछ त मैले यो प्रोग्राम सुन्न थालेको. पहिला यो प्रोग्राम सुन्दा मेरो लाइफमा कोही आउँछ भन्ने सोचेको त हुन्थे, बट नाउ आई गट हिम. आई लभ यु डियर, यु आर माई फर्स्ट लभ. द बेस्ट थिङ इन मी इज यु. आई लभ यु. That is so sweet. Swapna ji, thumbs up. Thank you. Jani bela bhayo ta, love is what makes you smile when you are tired. Maya tyo ho jasle tapai ko muhar ma muskan liera auncha taba pani jaba tapai asaddhai thakit hununcha. La ta show chalaera mala ta thakai lagena, mala abbar majja aayo. I hope you had fun. Keep loving. Love, love, love. Thank you. I love you. जी से मैं हूँ.